साउनको झरी बनी तिमी आऊ न मेरो मनको अँधेरीमा जुन छाऊ न साउनको झरी बनी तिमी आऊ न मेरो मनको अनि पाखा